मा जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाइ अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी, पिच बाटो, बिजुली, संचार, यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल, रत्नगर, मोबाइल 98450 49728, प्रेम हिमाली चैनपुर, मोबाइल 98453 68075, र दीपक बस्नेत चैनपुर, मोबाइल 98451 97258। शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर 0556362090। रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामान दक्ष प्लम्बर पेटर को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। एटिच्युड मल्टीलर्निंग एकाडेमी म्याथ, साइन्स र टेस्ट नदी 5 विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने, साथै इङ्ग्लिस, जापानिज, कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टीलर्निंग एकाडेमी, खैरानी 4 पर्सा, नारायणी डेभलपमेन्ट बैङ्कको माथि, मोबाइल 98452 46174। नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104 थुप्रोमा समयकाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको अपराह 4 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब खबर विस्तारमा। नेकपा एमालेको विधान कार्यदलको बैठक आज पनि बसिरहेको छ। एमाले मुख्यालय बल्खुमा जारी बैठकले सबै साङ्गठनिक प्रतिवेदन पारित गर्ने जनाएको छ। एमाले महासचिव ईश्वर पोखरेलले आगामी महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको आज टुङ्गो लगाउने जानकारी दिनुभयो। उहाँले अध्यक्ष पदका लागि 2 नेताको उम्मेदवारी घोषणा भए पनि पार्टीका विधान र प्रतिवेदनमा पनि विवाद नरहेको स्पष्ट पार्नुभयो। पोखरेलले लोकतान्त्रिक पार्टीमा महाधिवेशनका बेला सामान्य विवाद र वैचारिक बहस हुनु सामान्य भएको भन्दै सबै प्रतिवेदनहरू सर्वसहमतिमा पारित भएकाले आजको बैठकमा विधान संशोधन सहितको साङ्गठनिक प्रतिवेदन पनि अनुमोदन हुने जानकारी दिनुभयो। प्रमुख दलहरूबीच सहमति जुट्न नसकेपछि आजका लागि बोलाइएको व्यवस्थापिका संसदको बैठक अनिश्चित भएको छ। दलहरूबीच सहमति हुन नसकेपछि हिजोको बैठक आज साँझ 5 बजे बोलाइएको भए पनि अझै दलहरूका बीचमा कुरा मिल्न सकेको छैन। विपक्षी दलहरूले संविधान सभा गठन हुँदा भएको 4 बुँदे सहमति पुनः कार्यान्वयन हुनुपर्ने र रकमान्तर छानबिन हुनुपर्ने लगायतका माग राखेर लगातार संसद बैठक अवरुद्ध गरिरहेका छन्। जेठ 16 गते बोलाइएको पहिलो बैठकदेखि नै विपक्षीको अवरोध कायम रहेपछि पूर्व बजेट छलफल पनि हुन सकेको छैन। यता सत्तारूढ दल र विपक्षी दलका नेताहरूले सहमतिको प्रयास गर्न छलफल गरिरहेका छन्। छलफलमा ए माओवादीले उच्च स्तरीय राजनैतिक समितिको नेतृत्व स्थायी रूपमा पाउनुपर्ने पनि राखेको मागमा नेताहरूबीच अहिलेसम्म सहमति कायम हुन सकेको छैन। प्रधानमन्त्री सुशील कोइराला पूर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा सहभागी हुन मोरङको गटकाउ जानुभएपछि आज उच्च नेताहरूबीच छलफल हुन सकेको छैन। सूचना तथा संचार मन्त्री डाक्टर मेनेन्द्र रिचालले प्रतिपक्षी दलहरूको संसद अवरुद्ध गर्ने कार्य गरी जिम्मेवारी पूर्ण भएको बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै मन्त्री रिचालले संसदबाट समाधान गर्नुपर्ने विषय संसद अवरुद्ध गरेर प्रतिपक्षीले गलत काम गरेको बताउनुभयो। संसदमा आफ्ना कुरा राख्ने तर सरकार र सरकारमा रहेका दलहरूको कुरा सुन्न नमान्दा संसद अवरुद्ध खुलाउन समस्या भएको भन्दै मन्त्री रिचालले दलहरूबीच सहमति हुन नसक्दा सरकारले संविधान सभामा रिक्त 26 जना सभासद मनोनयन गर्न नसकेको स्पष्ट पार्नुभयो। सबै दलहरूको आन्तरिक विवादका कारणले पनि सभासद मनोनयन गर्न नसकेको उहाँले उल्लेख गर्नुभयो। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका मन्त्री डाक्टर रिसालले उच्च स्तरीय राजनैतिक संयन्त्र बनाउने विषयमा दलहरूबीच सहमति भए पनि त्यो संयन्त्रले संविधान निर्माण गर्ने भन्दा शान्ति प्रक्रियाका बाँकी काम टुङ्गो लगाउने कार्य मात्र गर्ने बताउनुभयो। इराकी प्रधानमन्त्री नूरी अल मलिकीले देशमा सङ्कटका लागू गर्नका लागि संसद समक्ष आग्रह गरेका छन्। देशको सबैभन्दा ठूलो सहर मसुल र निर्णय बेह प्रान्त आतंककारीहरूले कब्जामा लिएपछि प्रधानमन्त्री मलिकीले संसद समक्ष यस्तो अनुरोध गरेका हुन्। उनले देशलाई आतंककारीको कब्जामा जान नदिने समेत उद्घोष गरेका छन्। इराकको मसुल सहरमा 5 दिनदेखि जारी युद्धपछि सर आतंककारीको कब्जामा गएको अधिकारीहरूले बताएका छन्। अधिकारीहरूका अनुसार सयौं हतियारधारी व्यक्तिहरूले मुसुलको प्रान्तीय सरकारको मुख्यालय कब्जामा लिएका छन्। आक्रमणमा केही विमानस्थल र प्रहरी कार्यालयहरू ध्वस्त पारिएका छन्। इराकी गृह मन्त्रालयले हिजो नै एक विज्ञप्ति निकालेर मुसुल सर आतंककारीको कब्जामा रहेको जनाएको थियो। र ब्राजिलकी राष्ट्रपति दिल्मा रुसेफले भोलिबाट सुरु हुने विश्वकपको फुटबलको सम्पूर्ण तयारी पूरा भएको बताएकी छन्। उनले टेलिभिजनबाट सम्बोधन गर्दै रुसेफले विश्वकपको सम्पूर्ण तयारी पूरा गरेको र खेल सञ्चालन गर्न ब्राजिल तयारी अवस्थामा रहेको बताउनुभयो। भोलिदेखि सुरु हुने विश्वकप फुटबलका लागि सहभागी सबै टिम साओ पाउलो पुगिसकेका छन्। 32 राष्ट्र सम्मेलित प्रतियोगितामा 64 वटा खेल हुनेछन्। प्रतियोगिता ब्राजिलका विभिन्न बाह्र सहरमा सञ्चालन हुनेछ। भोलि हुने उद्घाटन खेलमा आयोजक ब्राजिल र क्रोएसी साथ भिड्नेछन्। यसैबीच गई राति भएको मैत्रीपूर्ण खेलमा पोर्चुगलले आयरल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेको छ। पोर्चुगलले आयरल्यान्डलाई 5-1 गोल अन्तरले पाखा लगाएको हो। अवस्थ अपरान्न 4 बजी अर्पण खबर सकियो। सुचिता हमाल बिता भए नमस्कार। यस अर्पण खबरको साथमा।